أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع گردے کی بیماریاں ہیں اور ہم آج پتھری کی اقسام پر بات کریں گے. میرے پروگرام کا مقصد یا اے آر وائی کیو کے پروگرام کا مقصد یہ ہوتا ہے کہ آپ تک کوئی اچھی صحت بنانے کی چیزیں پیش کی جائیں اور اس کی مقدار پر جو ہے وہ آپ ضرور غور کیا کیجئے. اور میرے ذاتی نام سے یوٹیوب کے اندر جو غلط چیزیں آ رہی ہیں اس سے میرا کوئی تعلق نہیں, نہ اے آر وائی کیو کا تعلق ہے. تو یہ جو چیزیں لوگ کرتے ہیں اس سے ہمیں بچنا چاہیے. گردے کے بارے میں آپ سے میں یہ عرض کروں کہ گردہ جسم کے رائٹ اور لیفٹ دونوں جانب گیارہویں پسلی کے نیچے کمر کی جانب ہوتا ہے, اور عموماً یہ ایک گردہ نیچے کی طرف ہوتا ہے سیدھا گردہ, اور الٹا گردہ تھوڑا سا اس سے اوپر کی طرف ہوتا ہے. اس کا کام بنیادی طور پہ عام الفاظ میں ایک طریقے سے پورے خون کو جو ہے پیوریفائی کرنا ہوتا ہے. جس طریقے سے ہمارے کپڑے دھلتے ہیں اسی انداز سے جو ہے وہ جسم کا دھوبی کہلاتا ہے, کہ یہ تمام خون کو دھوتا ہے, صاف کرتا ہے, اور اس کے بعد اس میں جو بھی ایسے معاملات ہوتے ہیں, خراب چیزیں ہوتی ہیں, ان کو وہاں سے وہ فلٹر کرتا ہے, جو فلٹر پلانٹ ہے ہمارے جسم کا. اس کے اندر کیا چیزیں زرق پہنچاتی ہیں, کیا چیزیں نقصان پہنچاتی ہیں, اس میں سب سے اہم چیز یہ ہوتی ہے کہ بہت زیادہ پین کلر دواؤں کا کھانا بلا کسی سے پوچھے, یا پھر بہت زیادہ گرم چیزوں کا استعمال کرنا, یا پھر یہ کہ بہت زیادہ گرم دوائیں جو کہ اعصابی نظام کے لیے ہوتی ہیں ان کا استعمال کرنا. تو یہ تمام چیزیں ایسی ہیں کہ جس کی وجہ سے گردے کو نقصان ہوتا ہے, اور وہ ہیوی چیزیں کھانے سے گردے کی جو پرفیکشن ہے وہ خراب ہوتی ہے. اور اس میں جو سب سے اہم چیز ہے کہ بہت زیادہ گرم کھانا کھانا, بہت زیادہ نہار منہ پانی کا پینا, یہ بھی اس کے لیے نقصان دہ ہوتا ہے. ایک لمٹ کے تحت جو ہے اسے استعمال کرنا چاہیے پانی کو. اور اسی طریقے سے ہمارے غذاؤں میں جو ہے وہ کولڈ ڈرنک کا استعمال, سافٹ ڈرنک کا استعمال بہت زیادہ وہ گردوں کے لیے نقصان دہ ہوتا ہے. لال مرچیں اور تیز مرچیں بہت زیادہ نقصان دہ ہوتی ہیں. تو یہ تمام چیزیں کہ گردوں کی بیماریوں کی وجوہات بنتی ہیں, اور گردہ کی بیماریوں کی ایک لمبی فہرست ہے. اور اس میں سب سے اہم چیز یہ ہوتی ہے کہ عموماً گردے میں پتھری ہو جاتی ہے جب اس کا فلٹریشن, جسے ہم نیفرائٹس کہتے ہیں, یہ لاکھوں کی تعداد میں باریک باریک جالیاں جو کام کرتی ہیں اس میں جب تھوڑا سا پرابلم ہو جاتا ہے تو کچھ ریت اندر رہ جاتی ہے, اور وہ ریت جو ہے وہ تنگ کرتی ہے. طب نبوی میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ گردے کا مرکز اس کا کلائے گردہ ہوتا ہے, جو کہ اس کے اوپر ایک ٹوپی سی ہوتی ہے جس کا کام جسم کو بڑھوتری دینا, بال کا نکالنا. تو آپ نے فرمایا کہ گردے کا مرکز اس کا کلا ہوتا ہے, اور اس کے استعمال یا اس کی بہتری کے لیے سب سے عمدہ چیز جو ہے وہ جو کا پانی ہے, کہ جو کا پانی یا آب جو کا استعمال زیادہ سے زیادہ کرنا جو ہے وہ گردے کی صفائی کے لیے بہت عمدہ چیز ہوتی ہے. عموماً جو پتھریاں ہوتی ہیں دو قسم کی ہوتی ہیں. سب سے پہلی پتھری جو ہوتی ہے وہ آکسیلیٹ ہوتی ہے, اور اس کے بننے کی وجوہات ٹماٹر بھی ہے, پالک بھی ہے, چاول کا زیادہ استعمال, اور بہت زیادہ چکنی چیزیں. لیکن نئی تحقیق جو کہ ڈبلیو ایچ او کی ہے وہ ٹماٹر کے بارے میں بتاتے ہیں کہ ٹماٹر گردے کے لیے فائدہ مند ہے. یہ ایک نئی ریسرچ آئی ہے. اسی طریقے سے اگر آپ آکسیلیٹ کی پتھری میں صرف شہترا کا استعمال کریں, 2 گرام شہترا کا پاؤڈر صبح شام لیں, اور چاول جو گھر پہ بنتے ہیں اس کی پیچ का इस्तेमाल करें। यहाँ पर चावल भी आ गया कि चावल की पीच का इस्तेमाल अगर आप ऑक्सलेट की पथरी में करते हैं तो वो भी बेहतर होना शुरू हो जाती है। इसी तरीके से फास्फेट की जो पथरी होती है इसको भी बेहतर करने के लिए या उसको गुर्दे से उसके असरात को ख़त्म करने के लिए अगर हम पहले से इलायची कलां जो कि काली इलायची होती है वो एक अदद के इलायची को पीस कर या फिर ज़्यादा इलायचियां पीस के सिर्फ 2 ग्राम के करीब जो है इसका पाउडर ले लिया जाए तो ये अमूमन फास्फेट की पथरी के लिए बहुत अच्छी होती है। जवारिश या नारीन इस सिलसिले में बहुत अच्छी होती है। या इस वक्त खुशकिस्मती से अनार का मौसम आया हुआ है और इसमें चूंकि एकदम से गर्मी से सर्दी आने वाली है तो पानी का इंटेक जो है वो कम हो जाता है, उस वजह से भी ये पथरियाँ बनती हैं फास्फेट की। इसके लिए अगर आप अनार का जूस जो है वो गर्म करके, नीम गर्म करके आप वो अनार का जूस भी लेंगे तो इससे आपकी जो है वो फास्फेट की पथरी जो है वो यानी कि ख़त्म भी होगी और बनना भी नहीं शुरू होगी। अगर आप अनार का जूस नीम गरम ले लें या मैंने जैसे फरमाया काली इलायची आपके लिए बहुत उम्दा चीज़ है उसको लें। इसी तरीके से बाज़ दफ़ा होमोग्लोबिन का इखराज जो है वो ज़्यादा होने लगता है, उसके लिए अदरक बड़ी उम्दा चीज़ है, सौंठ बड़ी उम्दा चीज़ है कि आप अगर होमोग्लोबिन का आपका जो इखराज ज़्यादा हो रहा है तो इसमें आप सौंठ का इस्तेमाल करें, सौंठ या फिर अदरक। सौंठ जो है बाज़ार से सूखी भी मिल जाती है, इसका पाउडर अगर इस्तेमाल करेंगे तो सिर्फ 3 ग्राम यानी कि चाय का आधा चम्मच जो है इसको इस्तेमाल कीजिए। और इसी तरीके से अगर अदरक का इस्तेमाल करना है तो अदरक को 2 इंच का टुकड़ा ले लीजिए और उसको कूट के उसकी चाय पीजिए तो ये होमोग्लोबिन का जो अखराज होता है अमूमन ये टेस्टों से पता चलता है उसके लिए ये बेहतरीन दवा साबित होती है। बार दफ़ा ऐसा होता है कि पानी पीने के बावजूद भी पेशाब रुक जाता है, अमूमन ज़्यादा उम्र के लोगों को भी हो जाता है। बार दफ़ा लड़कियों के में भी ये प्रॉब्लम होता है कि पेशाब जल जल के आता है या पेशाब रुक जाता है, तो ये भी पूरा बॉडी निज़ाम यानी कि पूरा किडनी का जो निज़ाम है उसमें ये प्रॉब्लम हो जाती है और पेशाब रुक के आना पड़ लगता है, तकलीफ़ से आने लगता है। इसके लिए जो सबसे उम्दा चीज़ है वो ये है कि आप गुले गाव ज़बान का इस्तेमाल करें, तकरीबन 4 ग्राम के करीब गुले गाव ज़बान या तो पीस के या इसी तरीके से पानी में अच्छी तरीके से उसको जोशांदा सा बना के आप गुले गाव ज़बान का जो है जोशांदा पीजिए। और इसी तरीके से अगर आप आमले का इस्तेमाल करना चाहते हैं जो पेशाब बंद हो जाता है उसकी बात कर रहा हूँ, उसके लिए आमले का पाउडर ले लीजिए 10 ग्राम और उसमें आप मूली का ज़माना आजकल आ गया है, मूली 1 अदद लेके जितने आपके साहिब जिसकी भी जो भी तबीयत हो उस लिहाज से मूली को छील लिया जाए और उसमें जो है आमले का पाउडर जो है वो छिड़क के रख दिया जाए और तकरीबन 10 मिनट बाद जब वो अच्छी तरीके से रख जाए तो वो खाएं। तो अमूमन लोग जो है आमले का चूर्ण बना लेते हैं जिसमें ख़ास तौर पे काले नमक का तस्करा करूँगा कि आमले आप ले लीजिए 100 ग्राम आमले का चूर्ण और उसमें सिर्फ 25 ग्राम अगर आप काला नमक डाल देते हैं तो ये आपका आमले का चूर्ण बन जाएगा और ये आप मूली में डालकर खाएं तो इससे आपका रुका हुआ पेशाब बेहतर हो जाता है। अमूमन पेशाब जो रुक जाता है उसके लिए नौशादर भी बड़ी उम्दा चीज़ है कि आप नौशादर 1 चुटकी जो है वो आप ले लें। और इसी तरीके से दूध पानी भी मैं आप लोगों को बताता हूँ कि 3 हिस्से पानी के हैं और 1 हिस्सा दूध, ये आप उसमें 1 चुटकी नमक डाल दीजिए और ये पीने से भी जो है अमूमन जिन लोगों को पेशाब में जलन होती है या फिर पेशाब रुक के आता है उसके लिए बड़ी उम्दा चीज़ है। इसी तरीके से वो ख़वातीन जो बड़ी उम्र में जिनको बार बार पेशाब आता है वो भी बौली निज़ाम की ख़राबी की वजह से होता है, तो इसमें जो सबसे अच्छी चीज़ ये है कि साबित धनिया यानी कि धनिया साबित ले लीजिए, तकरीबन 100 ग्राम ले लीजिए और उसको तवे में भून लीजिए और भूनने के बाद जो है उसमें मिश्री 100 ग्राम मिला के, अगर शुगर है तो ना मिलाएं, अगर शुगर नहीं है तो 100 ग्राम मिश्री मिला के एक एक चाय का चम्मच जो है सुबह और शाम को जो है वो आप लें तो इससे ये निज़ाम आप देखेंगे कि आपकी जलन ख़त्म हो जाएगी। इसी तरीके से गुर्दों से बाज़ दफ़ा जो है ब्लड आने लगता है, खून आने लगता है तो उसके लिए भी 2 चीज़ें नोट कर लीजिए। इसमें नंबर 1 ये है आंबा हल्दी बाज़ार से मंगवा के पीस लीजिए, 5 ग्राम आंबा हल्दी लेनी है और जो मूली होता है उसका रस जो है 2 टेबल स्पून, सिर्फ 2 टेबल स्पून जो है आपको मूली का रस लेना है, और आंबा हल्दी जो है वो आपको 5 ग्राम के करीब सुबह शाम लेनी है। तो इससे आप देखेंगे कि आपके गुर्दों से खून आना जो है वो बेहतर होने लगता है। इस पर हम कल इंशाल्लाह जो हमारा प्रोग्राम है मज़ीद भी बात करेंगे। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे आज के प्रोग्राम का मौजू गुर्दे के अमराज हैं या गुर्दे की बीमारियाँ। मैंने आपके सामने चीदा चीदा पॉइंट्स आज रखे कि गुर्दों की कमज़ोरी या गुर्दों की बीमारी की वजूहात क्या है, और ऑक्सलेट पथरी के बारे में भी बताया, इसी तरीके से फास्फेट के बारे में, होमोग्लोबिन के बारे में, पेशाब का रुक जाना, ये तमाम चीज़ों के सलूशन नुस्खे के साथ आपको बताया, जो बहुत सस्ते और बहुत ऐसे नुस्खे हैं जो कि घर पे मौजूद हैं। इसी तरीके से जो आजकल जो फ्रूट आए हुए हैं उसमें अगर आप खरबूजे का इस्तेमाल, चाहे आपको गुर्दे का मर्ज हो या ना हो, तो गर्मी चूँकि अचानक है तो इसमें गुर्दे के मरीज़ भी खरबूजे का इस्तेमाल जो ज़्यादा से ज़्यादा करें। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। कॉल है हमारे पास। हेलो जी अस्सलाम वालेकुम। कौन साहिबा, कहाँ से? वालेकुम अस्सलाम, मैं रुबीना बात कर रही हूँ। जी रुबीना कहाँ से? नवाबशाह से। जी फरमाइए क्या सवाल? सर मेरे फेस पे ना छाई बहुत ज्यादा, उसमें रेडनेस होती है जैसे कोई चीज लगाती हूँ, क्रीम वगैरह। अच्छा जी, ये मुख्तलिफ क्रीम लगा के ना उससे एलर्जी हो गई है और छाइयाँ जाती नहीं है। अच्छा अच्छा अच्छा। और दूसरा मसला ये है कि मेरे शोहर के ना सर पे से बाल उड़ने लग गए जैसे आगे से ना। ठीक। उसकी उम्र 30 साल है। चलिए ठीक है, इंशाल्लाह आपको उसका जवाब देते हैं। हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। सलाम अलैकुम। वालेकुम अस्सलाम। हकीम साहब, हुमैरा बात कर रही हूँ दिल्ली से। जी हुमैरा बोलिए। जी मेरे गुर्दों में बहुत ज्यादा दर्द होता है, गैस हो जाती है बहुत ज्यादा और हवा बंद हो जाती है। उससे मैं कोई चीज लूँ अगर गर्म तो मेरे पाँव में बहुत ज्यादा जलन होती है। और वो जो आपने बताया था कि वो चारों चीजें लेनी है, इमली, आलूबुखारा। जी जी। तो वो अगर मैं लूँ तो मेरा गला खराब हो जाता है, और मैंने बनाया था उसमें भी बहुत ज्यादा वो गैस भी बन जाती है। अगर फ्रिज में रखें तो वो मैंने खोल लिया जब बोतल, तो वो सारी उड़ गई है उसमें से। उसका तरीका गलत आपने किया, मैं सही तरीका बता दूंगा। घुटने का दर्द है आपको? गुर्दों का। गुर्दों का जी जी। और गैस बहुत ज्यादा हो जाती है, कोई भी चीज खाऊं तो उसकी वजह से। चलें ठीक है, आप जो है इसमें गुर्दों की जो इन्वेस्टिगेशन रिपोर्ट आपके पास तो है जिसमें बताइएगा। एक तो मैं लाजमी लेती हूँ कि आपने जो इमली बुखारा का बोला है वो मैं इस्तेमाल करूँ तो क्रिएटिनिन आपका सही है? क्रिएटिनिन आपका सही है जो रिपोर्ट आई है गुर्दे की? जी जी, तो वो ठीक है, बस वो गैस बंद होने की वजह से ये मसला हो जाता है मेरा। और दूसरा जो है वो मैंने मिश्री वो दही में डाल के ली थी, तो उससे ना मेरा मुँह जैसे दाल से बन जाते हैं बाहर और पानी निकलता है बहुत ज्यादा। मैं पूछ रही थी वो गर्म तो नहीं होती, इससे तो नहीं कोई मसला हो रहा? हाँ जाहिर बात है, वो क्रीमें आप जो मिला के लगा रही हैं वो आप नहीं लगाइए। बहुत शुक्रिया आपकी कॉल का। हमारे पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन कहाँ से? वालेकुम। मैं उमान से बात कर रही हूँ, मस्कत से बात कर रही हूँ। मेरी बहन 35 साल की है, बहन को पेशाब से खून आते है, पेशाब में उसको पत्थर है निकला, तो उसके अच्छा। लिए मसला बताइए आप अच्छे से, उमान में कोई चीज मिले सर का। जी, और जी। दूसरा मसला जो है कि मेरी बच्ची 14 साल की है, मेरी बच्ची को भी पेशाब में बहुत जलन है उसको पेशाब में, उसके लिए भी कुछ ऐसा बताइए जो उमान में सामान मिल जाए वैसा। अच्छा, आपके जो पहली बच्ची उसको पेशाब में खून आता है और पथरी का मसला है? बच्ची बहन है 35 साल की मेरी बहन है, उसको पेशाब में पथरी है बोलते हैं, 35 साल की है वो, उसको पेशाब से खून भी आता है, जब एक्सरे कराए तो बोलते हैं उसको पेशाब में पथरी है। जो मेरी बच्ची है, लड़की मेरी, वो 14 साल की है, उसको पेशाब में बहुत जलन है। आप मेरा प्रोग्राम देखिए, और आज मैंने टॉपिक ही यही है, मैंने प्रोग्राम के शुरू में कई नुस्खे दिए लेकिन आपको मैं दोबारा बता दूंगा। खरबूजा मिलता है मस्कत में? بتائیے اچھے سے, تھوڑا ہم لوگ ریکارڈ کر لیتے ہیں ابھی آپ جو بولیں گے ان شاء اللہ. چلے گا, آپ پروگرام میرا دیکھیے, ان شاء اللہ میں آپ کو بتا دوں. آپ کا بہت بہت شکریہ. ہمارے پاس ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. حکیم صاحب, میں کرن بات کر رہی ہوں منڈی باون دین سے. جی فرمائیے. حکیم صاحب, مجھے موٹاپا ہے اور موٹاپا نیچے کی طرف ہے, اوپر نہیں ہے. تو یہ نا سوالنگ ٹائپ موٹاپا ہے, خدا کے سخت نہیں ہے, سوالنگ ٹائپ موٹاپا ہے. تو اس کے لیے پلیز کوئی آسان سا نسخہ بتا دیں. ٹھیک ہے جناب, آپ کو ان شاء اللہ بتاتے ہیں. آپ کی کال کا بہت بہت شکریہ. ہمارے پاس ایک اور کالر ہے. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں طیبہ حیدرآباد سے. جی سوال بتائیے. سوال ایک تو یہ ہے کہ مجھے پہلے بھی مطلب یہ جب سے میری بیبی ہوئی ہے نا, تو پائل کا ایشو اس طرح سے ہوا ہے کہ بلیڈنگ نہیں ہوتی, لیکن جو مطلب واش روم جائیں تو درد ہوتا ہے, اور 6 مہینے ہو گئے ہیں یہ. اچھا بلڈ تو نہیں آتا؟ نہیں نہیں, اور کچھ بھی نہیں ہے. اور سیکنڈ یہ کہ کچھ فریکلز پہلے تھیں, اور کچھ جو ہے نا وہ مطلب بیبی کے بعد بہت زیادہ ہو گئی ہیں, تو اس کا بتا دیں. ٹھیک, فریکلز کا لازمی پلیز. بہت شکریہ آپ کا, آپ کو بتاتے ہیں. ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں قبل بات کر رہی ہوں گجرات سے. گجرات سے جی. جی میں نے پوچھنا ہے کہ میرے نا فیس پہ نا چھوٹے چھوٹے دانے ہیں, اسکن کے اندر ہے, بالکل نا جو ہے نا چین پہ ہے, پھول تو خالص بھی بڑی ہوتی ہے فیس پہ. چین پر دانے ہیں آپ کے؟ ہاں اسکن کے اندر چھوٹے چھوٹے دانے ہیں, خالص بڑی ہوتی ہے. اچھا ٹھیک ہے انشاءاللہ. اور دوسرا سوال ایک اور پوچھنا ہے کہ دانوں کے جب داغ ہو جاتے ہیں اس کے لیے کوئی نائٹ کریم جو لگا لے, کچھ ایسا بتائیں. وہ بھی بتا دیں گے آپ کو. بہت شکریہ آپ کا. ہمارے پاس ایک اور کالر ہے, ان سے بھی بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ السلام صاحب, مجھے بکر سے بات کر رہا ہوں, نذیر حسین. مجھے الرجی ہے, الرجی کا علاج بتائیں. بکر سے آپ ٹی وی کے والیوم ذرا کم کیجیے. آپ کو الرجی کس قسم کی ہے؟ دانے ہوتے ہیں؟ جی دانے خارش ہوتے ہیں, زخم تھوڑے بن جاتے ہیں, اور تھوڑے تھوڑے زخم بن جاتے ہیں, اور اس سے آرام نہیں ہے, تو دوائی بہت ساری لی ہے, ٹیکے لگوائے ہیں. اچھا اچھا ٹھیک ہے, پھر میں انشاءاللہ آپ کو بتاتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں جویریہ بات کر رہی ہوں, گجرات سے. گجرات سے ہاں. تو مجھے آپ سے یہ پوچھنا تھا کہ آپ نے مجھے, میں نے آپ سے چھائیوں کے متعلق پوچھا تھا, تو آپ نے مجھے بتایا تھا اس پہ شیری اور ہلدی اور دہی مکس کر کے نا دن کو 2-2 گھنٹے لگانے صبح اور شام. تو آپ مجھے کوئی ایسی ریمیڈی بتا دیں جو میں رات کو لگا کے سو جاؤں. اچھا اچھا چلے ٹھیک ہے. یہاں پاس ایک اور کالر ہے, ان سے بھی بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. ڈاکٹر صاحب مجھے یہ پوچھنا ہے کہ نا مجھے گردوں کی تکلیف ہے, میں ڈائلسس پیشنٹ ہوں, میری عمر 36 سال ہے, 2 سال ہو گئے مجھے ڈائلسس کرواتے ہوئے, کچھ ایسا مطلب بتائیں جس سے میری ڈائلسس رک جائے. میں نے جیسے پچھلے پروگرام میں بھی آپ سے عرض کیا تھا کہ ڈائلسس کے اوپر جو ہے کافی ورک میرا ہے, کافی دوائیں ہیں, اور اس کے لیے آپ کو جو ہے اپنی تمام رپورٹس یا اپنی فائل جو ہے وہ میرے پاس بھجوانی پڑے گی. پروگرام کے آخر میں میرے ٹیلی فون نمبر آئیں گے, تو وہ آپ نمبر نوٹ کر لیجیے گا, اور میرا ایڈریس لے کے آپ کسی سے بھجوا دیجیے یہ اپنی پوری فائل. ٹھیک ہے, کر چونکہ آپ کراچی میں ہی ہیں تو آپ آ جائیے. کہاں رہتی ہیں؟ نہیں تو آپ ٹی سی ایس کر دیجیے. آپ ٹی سی ایس کر دیجیے مجھے. ٹھیک ہے, پھر میں اس پہ انشاء اللہ تعالیٰ جو دوائیں ہوں گی. نمبر ذرا پلیز دیں گے, پتہ جہاں میں فائل بھیج سکوں. میں نے عرض کیا اگلے سیگمنٹ میں میرے نمبر آئیں گے, اور ڈائلسس کے بارے میں میں مزید آپ کو بتاؤں گا کہ وہ چیزیں کس طرح رک سکتی ہیں, لیکن اس کے لیے ضروری ہوتا ہے کہ پیشنٹ کی پوری ہسٹری میرے پاس ہو, تو اس لحاظ سے دوائیں ہم دیتے ہیں. हाँ बस एक कॉलर है, उनसे बात करते हैं। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम जी, कौन साहिबा कहाँ से? हकीम साहब, मैंने अपने बेटे के बारे में बताया था कि 13 साल उसकी उम्र है, उसकी थोड़ी नजर वीक है, तो वो कहता मुझे ऐनक लगाओ। मैं कहती हूँ कोई नुस्खा आप बता दे अच्छा सा। कहाँ से बोल रही, कौन साहब है? मैं लाहौर से बोल रही हूँ, शाहीन। लाहौर से शाहीन, ठीक है जनाब। हाँ पर एक और कॉलर है, उनसे बात कर लेते हैं जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहब कहाँ से? जी अकीम साहब, मोहम्मद मुनव्वर इकबाल बोल रहा हूँ, मंडी बाउद्दीन से। जी सर। अकीम साहब, मेरा मसला ये है, तकरीबन 2 साल हो चुके हैं मेरे सर में शदीद दर्द रहता है। अच्छा। सारे चेकअप करा चुका हूँ, MRI भी करवा चुका हूँ, लेकिन सर का ऊपर वाला हिस्सा जो है ना, जी जी, हर वक्त जकड़ा रहता है। सुबह उठता हूँ तो शुरू होता है, रात सोते वक्त तक वही पोजीशन रहती है। तो ये दर्द जो आपको होता है, इस पे इन्वेस्टिगेशन कोई है, या तो नज़ले की वजह से है, या क्या है? नहीं, कोई नज़ला वगैरह नहीं, टेस्ट भी सारे करवाए, MRI भी करवाया, डॉक्टर सब चेक करवा चुका हूँ। अच्छा, किसी दवाई से भी कोई दर्द हो रही हो ना, कोई भी दवाई लेता हूँ, आराम बिल्कुल नहीं आता। सुबह से लेकर शाम तक यही पोजीशन, ऊपर वाला हिस्सा जो ना खोपड़ी में, वो जकड़ा रहता है, जैसे किसी ने पकड़ा हुआ है। ये हिस्सा जो होता है, ये वाला हिस्सा बीच वाला, जी जी जी, ये ऊपर वाला, जी जी, हाँ ये वाला। चलिए ठीक ठीक, बहुत शुक्रिया, बहुत शुक्रिया आपका। मंडी बहाउद्दीन से हमारे पास बहुत कॉलर्स हैं, इसके जवाबात भी आपको देते हैं। यहाँ पर हमें मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, आपसे मिलते हैं वक्फे के बाद। अस्सलामु अलैकुम व रहमतुल्लाह। मरहबा या मुस्तफा सीजन 7, रावलपिंडी इस्लामाबाद ऑडिशन, 23 अक्टूबर बरोस पीर, सुबह 9 बजे से शाम 5 बजे तक, बमकाम ईदगाह शरीफ रावलपिंडी। बराए राब्ता और रजिस्ट्रेशन 0331-359-2761, 0343-270-9602, या विजिट करें हमारी वेबसाइट www.arvqtv.tv। السلام علیکم ورحمۃ اللہ، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ ہمارے پاس کالرز ہیں، اس میں سب سے پہلے روبینہ صاحبہ نواب شاہ سے، آپ نے جھائیوں کے متعلق بتایا، اور اس میں یہ کہ آپ جو کا آٹا لے لیجئے، تقریباً 50 گرام، اس میں آدھی چمچی جو ہے وہ ہلدی ڈال دیجئے، اور زعفران جو ہے وہ تقریباً آپ اس میں 8-10 بال جو ہے وہ ڈال کے، اور اس کو پانی میں رکھ دیجئے، اور رکھنے کے بعد اسے آپ رات کو سوتے ہوئے یا دن میں کسی بھی وقت 4 گھنٹے کے لیے اپلائی کیجئے، اس سے انشاءاللہ تعالی بہتری آ جائے گی۔ حب الرشاد یہ دوسرا نسخہ ہے، کہ حب الرشاد بھی بہت عمدہ چیز ہے، حب الرشاد کو جو ہے پسوا لیجئے، اور پسوانے کے بعد کالا سرکہ یا فروٹ والے سرکے میں ملا کر اس کو لگائیے۔ اسی طریقے سے دوسرا ہمارا حمیرہ صاحبہ نے سوال کیا، اور انہوں نے یہ بتایا کہ انہوں نے بھی جھائیوں کے متعلق بھی پوچھا ہے، تو جھائیوں کو آپ یہی جو میں نے نسخہ بتایا یوز کیجئے، اور گردے میں آپ نے بتایا کہ درد بہت ہوتا ہے، تو اس میں یہ ہے کہ چونکہ ہمارا موضوع ہے، شروع میں ہم نے کافی بتایا بھی، لیکن درد کے لیے جو مچھلی، روہو مچھلی ہوتی ہے یا کوئی بھی، اس کے سر پہ ایک پتھر ہوتا ہے، تو وہ آپ کو یہ کرنا ہے کہ مچھلی والے کے پاس جانا ہے، مچھلی والے جو ہے اس پتھر کو سنبھال کے رکھتے ہیں، اور جیسا بھی شدید درد ہو، اتنے بڑے بڑے وہ پتھر ہوتے ہیں ماربل کے پیسز کی طرح، وہ 4 عدد لے لیجئے، اور اسی طریقے سے اسے جو ہے آپ پانی میں، 1 گلاس پانی میں اس کو ڈال دیجئے، اس کو خوب اچھی طرح ابالیے، وہ گھلتا رہے گا، اور گھلنے کے بعد پانی میں وہ بالکل مل جائے گا، اور اسے جو ہے آپ نے استعمال کرنا ہے صبح شام۔ اور دوسری چیز یہ ہے کہ درد کے لیے جو سب سے عمدہ چیز ہے، خربوزے کے چھلکے اور بھٹے کے جو بال ہوتے ہیں، ان دونوں کو باہم ملا کے اس کا جو شندہ الگ بنا لیجئے، وہ الگ بنائیے اور یہ الگ بنائیے، تو اس سے انشاءاللہ گردے کے درد بہتر ہوتا ہے۔ گردے کے درد کے لیے سکائی यह है वो ज़रूरी है कि सिकाई भी करें गीले गर्म कपड़े से। और ये जो मैंने आपको बताया कि जो मछली का सर का पत्थर जो है ये एक गिलास रोज़ाना पीना है। मस्कत से हमारे पास सवाल था और इन्होंने जो हमसे सवाल किया वो भी गुर्दे ही के मुतालिक है। मैंने जैसे कि आज के प्रोग्राम में काफ़ी चीज़ें बताई भी, ख़ास तौर पे मैंने जो खून के लिए बताया था कि जो खून आता है उसके लिए मैंने बताया कि आंबा हल्दी तो ज़ाहिर बात है मस्कत में मिल जाएगी, आंबा हल्दी ले ली जाए और उसे जो है पीस लें, और पीसने के बाद मूली जो है वो आपके सऊदी ममालिक में जो है हर वक्त मिलती है, मूली को ले लें और मूली का जूस निकाल लें और दो चमचे बच्ची को पिलाएं, तो इससे बड़ा फ़र्क पड़ता है कि काफ़ी बेहतर। जहाँ तक ताल्लुक़ है कि और क्या चीज़ें वहाँ पे, तो इसमें खोपरे का पानी जो है, डाब का पानी, उसका इस्तेमाल कीजिए। एक हिस्सा दूध और तीन हिस्से पानी डाल के दूसरी बच्ची का जो आपने बताया उसको जलन है पेशाब में, तो उसको ये वाला आप दीजिए। इसी तरीके से जो है माजून बिलादर, ये अगर आपको वहाँ मिल जाए, वहाँ पे चूँकि हकीम भी होते हैं बिलादर, तो ये बिलादर आप ले लीजिए, माजून बिलादर। इसमें पोस पापड़ा वगैरह और काफ़ी चीज़ें होती हैं, चूँकि आपको जड़ी बूटी नहीं मिलेगी तो आप ये ले लीजिए बिलादर और माजून बिलादर, उसको आप पिलाइए, तो इससे इंशाल्लाह ताला काफ़ी आपके दोनों बच्चों का मसला हो जाएगा। और जो बहुत ज़्यादा जैसे मैंने कहा कि खून आता है उसके लिए आंबा हल्दी का नुस्खा है, और आंवला और मूली को पछड़क के आमले का पाउडर ये भी खिलाइए, तो इससे इंशाल्लाह काफ़ी बेहतरी आ जाएगी। हमारे पास एक और कॉलर है किरण साहिबा मंडी बाउद्दीन से, इन्होंने मोटापे के मुतालिक पूछा, तो इसमें ये है कि आप बरगे सदाप ले लीजिए और इसी तरीके से लेमन ग्रास ले लीजिए, दोनों 5-5 ग्राम, और तीसरा इसमें 10 ग्राम जो है सफ़ेद ज़ीरा डालना है। इन तीनों चीज़ों को आप मिला लीजिए और उसके बाद 1.5 गिलास पानी में उबालिए। उबालने के बाद जब इसको छाने तो उसमें 1 नींबू का रस डाल दीजिए और इसे इस्तेमाल कीजिए। इंशाल्लाह 11-12 दिन इसे इस्तेमाल कीजिए, आपका वज़न कम होगा। चिकनी चीज़ें और चावल, चीनी, मीठी चीज़ों का इस्तेमाल आप बंद कर दीजिए। इसी तरीके से हमारे पास तैयबा साहिबा हैदराबाद से, इन्होंने बवासीर का दर्द के मुतालिक बताया कि बहुत ज़्यादा दर्द होता है। इसमें जो सबसे अच्छी चीज़ ये है कि जो जिस तरीके से हैंडल सा क्रीम वगैरह आप लोग लगाते हैं, तो उस क्रीम के बजाय आप फिटकरी का इस्तेमाल करें। फिटकरी जो है ले लीजिए, उसका पाउडर कर लीजिए और पाउडर करने के बाद उससे जो है आबे 10 के बाद रुई में रख के लगाइए। इससे काफ़ी फ़र्क भी पड़ता है, शरिंग भी होती है मस्से और दर्द भी कम होता है। दर्द के लिए जो सबसे अच्छी चीज़ है कि आप सुबह और शाम तीन अंजीर का इस्तेमाल करना शुरू कर दीजिए। अंजीर बड़ी उम्दा चीज़ है, 3 अंजीर सुबह दूध में डाल के और 3 अंजीर शाम को दूध में डाल के उसको पका लीजिए और उसके बाद दीजिए। गुजरात से हमें फ़ोन किया, इन्होंने बताया कि स्किन में दाने जो होते हैं उनके निशानात रह जाते हैं। इस सिलसिले में कुश्तशीरी बहुत उम्दा चीज़ है कि आप कुश्तशीरी आप ले लीजिए 100 ग्राम, उसमें 25 ग्राम फिटकरी डालिए और उसको अच्छी तरीके से बाहम पीस के और इसे अरके गुलाब में मरहम की तरह से लगा के अगर गहरे गहरे निशानात खड्डे भी पड़ गए हों तो उस जगह पर कुश्तशीरी और ये भर दीजिए। इंशाल्लाह ताला आप देखेंगे 3 हफ्ते में वो निशानात गायब होना शुरू हो जाएंगे। अगर इस तरह से नहीं होता तो पेट्रोलियम जेली में कुश्तशीरी मिला के लगाने से कम 2 से 3 हफ्ते तक आप लगाइए तो इसका रिज़ल्ट आता है। और रोज़ाना इसको कम से कम 4 घंटे अप्लाई करके रखना है, इससे हर किस्म के निशानात जो है वो ख़त्म हो जाते हैं। बग्घर से हमारे पास सवाल था और इनके लिए कि इन्होंने बताया कि इनके दाने जो है वो बहुत ज़्यादा है और उसमें ख़ारिश भी बहुत ज़्यादा होती है। इसके लिए जो सबसे उम्दा चीज़ ये है कि आपने नीम की पत्तियां बाज़ार से सूखी मिल जाती हैं या कहीं पर नीचे गिरती हैं तो वो सूख जाती हैं, नीम की पत्तियां लेना है, कीकर की पत्तियां लेना है और इसमें थोड़ा सा जो है टेलकम पाउडर, कोई भी टेलकम पाउडर, क्योंकि उसमें जो चीज़ डलती है वो आपको अवेलेबल नहीं होगी, लेकिन आप आम टेलकम पाउडर जो है इन दोनों चीज़ों में डाल दीजिए, यानी कि नीम और कीकर की सूखी वो पत्तियों का पाउडर और उसके साथ टेलकम पाउडर डाल के खोपरे के तेल में मिलाइए और उसके बाद मरहम सा बन जाएगा, वो उन जगहों पर लगाने से आपका मामला ठीक हो जाएंगे। इसी तरीके से ہمارے پاس گجرات سے فون تھا، انہوں نے جھائیوں کے متعلق بتایا، جھائیوں کے لیے جو میں نے آج نسخہ دیا وہ جو کا، میں نے بتایا کہ جو کا آٹا 50 گرام اور 10 گرام کے قریب جو ہے اس میں ہلدی ملا لیں، اور تقریباً آدھا گرام سے بھی کم یعنی کہ 10-12 بال جو ہے زعفران کے وہ آپ اس میں ملا کے اس میں عرق گلاب ڈال کے رکھ دیجئے، اور 2 گھنٹے بعد وہ سب چیزیں مل جائیں گی، تو اسے آپ چہرے پہ لگانے سے جو ہے وہ آپ کی جھائیاں ختم ہو جائیں گی۔ کیکر کے متعلق میں کئی پروگرامات میں کیو ٹی وی کے بتا چکا ہوں کہ ہر قسم کی جھائیاں کے لیے اور انوانٹیڈ ہیئر کے لیے کیکر کی پھلیوں کو پیس لیا جائے اور اس کے بعد اس کا پیسٹ چٹنی کی طرح جو ہے وہ لگائیں، تو 8-10 دن میں انشاءاللہ تعالی انوانٹیڈ ہیئر کا بھی مسئلہ حل ہو جاتا ہے، اور اس کے بعد جھائیوں کے لیے بھی وہ بہت عمدہ چیزیں، جھائیوں کے لیے انڈے کی سفیدی بھی بہت اچھی ہے کہ شہد اور انڈے کی سفیدی کو باہم ملا کے اس میں لگایا جائے تو اس سے کافی بہتری آ جاتی ہے۔ گردے کے متعلق ایک سوال کیا تھا، وہ میں نام لکھنا بھول گیا، ان کا ڈائلسس پر ہیں خاتون اور یہ اندرونی سن سے بول رہی تھی، میں نے یہی عرض کیا تھا کہ اب اسکرین پہ آپ دیکھیں گے کہ میرے نمبر آئیں گے، تو وہ نمبر آپ لے لیجئے اور وہاں سے ایڈریس لے کے آپ ٹی سی ایس کروا دیجئے اپنی رپورٹ دیں، اور چونکہ آج کا پروگرام ہم نے گردے کے اوپر ہی رکھا ہے تو ڈائلسس کے پیشنٹ ایسے ہوتے ہیں کہ وہ بالکل معدوم ہو جاتے ہیں، وہ بالکل لمیٹڈ ہو جاتے ہیں، جو ڈاکٹر کہتا ہے کہ اتنا پانی پیو، اتنا سی سی پانی پینا ہے، تو وہ تمام چیزیں آپ کو جو ہے وہ اوبے کرنی ہے، ماننا ہے ڈاکٹر کا کہنا، کیونکہ پانی کا زیادہ انٹیک بھی پرابلم بن جاتا ہے۔ بعض لوگ غلط مشورہ دیتے ہیں کہ دن میں 8 گلاس پی لو، 10 گلاس پی لو، لیکن ڈائلسس پیشنٹ کو جو ہے پانی لمیٹڈ جو ڈاکٹر تعداد بتاتا ہے اس کے ساتھ لے، میرا جو علاج ہوگا وہ آپ کے رپورٹ کریٹینین کا معاملہ، یوریا کا دیکھنا ہوگا، اور چیزیں بھی جو رپورٹس میں ہوں گی ان کو دیکھنے کے بعد دوا کا تعین کروں گا، اور اس کے بعد جو ڈائلسس کا ڈیوریشن ہوتا ہے وہ پرولونگ ہوتا رہتا ہے، تو اس سلسلے میں انشاءاللہ تعالی میں کئی لوگوں کو میں نے کہا کہ اپنی رپورٹیں بس مجھے بھیجیے، تو اس کے لحاظ سے دوائیں سجیسٹ کر کے، آپ پاکستان میں کہیں بھی بیٹھتے ہوں، کہیں بھی رہتے ہوں، آپ یہ علاج کے سلسلے میں اپنی رپورٹیں مجھے بھیجیے، اور انشاءاللہ 21 اکتوبر اور 22 اکتوبر کو میں اسلام آباد میں ہوں گا، تو وہاں پہ اس نمبروں پہ مجھ سے کانٹیکٹ کر کے آپ ایڈریس لے سکتے ہیں۔ ہمارے پاس یہ جو دوسرا سوال ہے یہ لاہور سے ہے، اور یہ انہوں نے بتایا کہ نظر کی کمزوری کے متعلق، بچہ 13 سال کا، اس میں دیکھیے نظر کی کمزوری کے لیے بڑا اچھا نسخہ ہے، اس کو صفوف نور کے نام سے میں اپنے مطب میں بھی دیتا ہوں، اس کا آپ نسخہ لکھ لیجئے، 4 مغز 100 گرام لینا ہے، اور اسی طریقے سے بادام 100 گرام لینے ہیں، اور اس میں تیسری چیز جو ہے سونف ہے، سونف جو ہے 100 گرام، تینوں چیزیں 100-100 گرام لے لیجیے، 50 گرام دکنی مرچ اس میں ڈالنی ہے، دکنی مرچ 50 گرام ڈالیں، 300 گرام وہ ہو گیا، اور 50 گرام آپ دکنی مرچ ڈالیں گے، اور اس کے بعد اس میں 300 گرام یعنی کہ جو تین چیزیں ڈلی ہیں اس کے برابر مصری ڈلے گی، تو یہ کمپلیٹ ایک پاؤڈر بن جائے گا۔ دوسرا نسخہ، یہ نسخے کی تعداد جو ہے صبح شام بچے کو 2-2 گرام ایک ایک چائے کا چمچہ دیجیے دودھ کے ساتھ۔ اللہ تعالیٰ کا آخری پیغام بندوں کے نام لے لیجئے، اور اسے کسی پرات میں ڈال دیجئے، اور اس میں 1 کلو سونف بھگا دیجئے، اور اس کو بالکل ڈیپ کرنے کے بعد اوپر سے کوئی کپڑا باندھ کے دھوپ میں رکھ دیجئے، یا اگر آپ ایسی جگہ پہ رہتے ہیں جہاں دھوپ نہیں تو اوون کے اندر رکھ دیجئے، اور وہ آہستہ آہستہ جو ہے وہ پورا جوس جو ہے نا وہ سونف پی جائے گی۔ اب اس کے بعد اسے اور سکھا لیجئے، اور اس کا پاؤڈر کے اندر ہم وزن مصری ملا کر پیس لیجئے، یقین مانیے یہ ایسا نسخہ ہے کہ کئی بچوں کے چشمے اتر گئے ہیں، تو یہ آپ ضرور کیجئے ان چیزوں کو، جو لوگ سن بھی رہے ہیں تو ان کے لیے بھی یہ بڑا عمدہ نسخہ ہے۔ اسی طریقے سے ہمارے پاس ایک کال تھی، یہ بھی منڈی بہاؤدین سے تھی، اور انہوں نے سر درد کے بارے میں بتایا، سر درد کی وجوہات بھی نہیں پتہ چل رہی، تو آپ ایک نسخہ لکھ لیجئے، برہمی بوٹی لکھ لیجئے 100 گرام، اسفندوس آپ لکھ لیجئے 100 گرام، چھوٹی چندن لکھ لیجئے 25 گرام، اور 25 گرام جو ہے دکنی مرچ، ان سب کو پیس لیجئے، اور پیسنے کے بعد اس میں مصری ملا کے صبح 4 گرام اور شام کو 4 گرام آپ لیجئے، تو اس سے انشاءاللہ آپ کا سر کا درد بہتر ہو جائے گا۔ روغن کدو جو ہے اس کا استعمال کیجئے، تو انشاءاللہ تعالی آپ دیکھیں گے کافی بہتری آ جائے۔ تو ناظرین یہ تھا ہمارا آج کا پروگرام کل اسی موضوع پر انشاءاللہ آپ سے بات ہوگی. مجھے اب دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.